उठो मेरी जाब उठो दिल रुबा, उठो मेरी जाब उठो दिल रुबा। चलो कैद से हो गए हम रिहा, उठो मेरी जाब अब उठो दिल रुबा। उठो मेरी जान अब उठो दिल रुबा, उठो मेरी जान अब उठो दिल रुबा। न ताखीर अब दिल रुबा तुम करो, चलो जल्द चादर ये सर पर धरो, पहन लो मेरी जान कुर्ता नया। सकीना से कहती थी रो करिए माँ, उठो मेरी जान अब उठो दिल रुबा, उठो दिल रुबा। रिहाई कफस से मयसर हुई, ये कानों तलक है खबर आ गई। रिहाई का फरमान जारी हुआ, सकीना से कहती थी रो करिए माँ, उठो मेरी जान अब उठो दिल रुबा, उठो मेरी जान अब उठो दिल रुबा। जो गुजरी है इस कल्बे मजरूह पर, सुनाना है सब शह को हाले सफर। दिखाना चचा को निशान जुल्म का, सकीना से कहती थी रो करिए माँ, उठो मेरी जान अब उठो दिल रुबा, अब उठो दिल रुबा। मेरे टूटे दिल को जरा जोड़ दो, निगाहे करम इस तरफ मोड़ दो। मेरी संत भी देख लो तुम जरा, सकीना से कहती थी रो करिए माँ, उठो मेरी जान अब उठो दिल रुबा, उठो मेरी जान अब उठो दिल रुबा। उठो क्या मदीना न तुम जाओगी, जो गुजरी बहन को न बतलाओगी। उठो अब रिहाई का वक्त आ गया, सकीना से कहती थी रो करिए माँ, उठो मेरी जान अब उठो दिल रुबा, मेरी जान अब उठो दिल रुबा। रसन बस्ता अब तो नहीं बीबियां, जुदा अब तो आबिद से हैं बेड़ियां। रिहाई मिली हो गए हम रिहा, सकीना से कहती थी रो करिए माँ, उठो मेरी जान अब उठो दिल रुबा, उठो मेरी जान अब उठो दिल रुबा। उठो اپنے بابا سے ملنے چلو، چلو اپنے بھیا سے ملنے چلو، چلو میری جان اب چلو کربلا۔ سکینہ سے کہتی تھی رو کر یہ ماں، اٹھو میری جان اب اٹھو دل ربا، اٹھو میری جان اب اٹھو دل ربا۔ شہیدوں کی قربت سے ہوتا ہوا مدینے کو یہ قافلہ جائے گا، چلو پڑھنے معطل میں تم فاتحہ۔ سکینہ سے کہتی تھی رو کر یہ ماں، اٹھو میری جان اب اٹھو دل ربا، چھوڑ آئی میرے دل کا چین، جو پوچھیں گے یہ مجھ سے مولا حسین۔ بتاؤ بی بی کہوں گی میں کیا، سکینہ سے کہتی تھی رو کر یہ ماں، اٹھو میری جان اب اٹھو دل ربا، اٹھو میری جان اب اٹھو دل ربا۔ نہ یوں ضد کرو اے سکینہ چلو، میں آواز دیتی ہوں کب سے اٹھو، نہ لو امتحان اب میرے صبر کا۔ سکینہ سے کہتی تھی رو کر یہ ماں، اٹھو میری جان اب اٹھو دل ربا، اٹھو میری جان اب اٹھو دل ربا۔ اے روح رواں تیرے ہیں منتظر، سبھی میری جان تیرے ہیں منتظر، ہے تیار جانے کو یہ قافلہ۔ سکینہ سے کہتی تھی رو کر یہ ماں، اٹھو میری جان اب اٹھو دل ربا، اٹھو میری جان اب اٹھو دل ربا۔ سماعت میں بس تیری فریاد ہے، کہاں تو فقط اب تیری یاد ہے، تڑپتی ہے تیرے لیے مامتا۔ سکینہ سے کہتی تھی رو کر یہ ماں، اٹھو میری جان اب اٹھو دل ربا، سرے قید دائیں مجب تھا سما، لرز اٹھ خورشید دونوں جہاں۔ سرے قبر جب ماں نے رو کر کہاں، سکینہ سے کہتی تھی رو کر یہ ماں، اٹھو میری جان اب اٹھو دل ربا، اٹھو میری جان اب اٹھو دل ربا۔